सूरत यूनुस, यहाँ से अब सूरतों का वो सिलसिला है जो अंबिया कराम के नाम पे, सूरह यूनुस, फिर हूद, फिर सूरह यूसुफ, फिर आगे थोड़े से फ़र्क के बाद सूरत इब्राहिम आएगी। और अंबिया कराम के नाम पे सूरतों का आना भी एक खूबसूरत पैगाम है इसके अंदर। शुरू करते हैं बिस्मिल्लाहिर्रहमानिर्रहीम। अलिफ लाम रॉ, तिल्का आयातुल किताबिल हकीम, अकान लिन्नासी अजबा। शुरू करती हूँ अल्लाह के नाम से जो मेहरबान और रहम फरमाने वाला है। अलिफ लाम रॉ, ये पुर हिकमत किताब की आयतें हैं। क्या लोगों को इस बात से ताज्जुब हुआ कि हमने इनके पास, इन्हीं में से एक शख्स के पास वही भेज दी कि सब आदमियों को डराइए और जो ईमान ले आए इनको ये खुशखबरी सुनाइए कि इनके रब के पास इनको पूरा अजर और मर्तबा मिलेगा। काफिरों ने कहा, ये शख्स तो बिलाशुबा सरीह जादूगर है। ये थी आयत नंबर 1 और 2। इनका उन्वान है कामयाबी और नाकामी का हकीकी मेयार। जब भी कोई नबी किसी कौम के अंदर भेजा जाता है तो बज़ाहर लोगों को उसकी बातें जो हैं वो पसंद नहीं आती, और उनको लगता है कि जो लोग इस शख्स के कहने पे चलेंगे तो वो नाकाम हो जाएंगे। लेकिन अल्लाह ताला यहाँ कामयाबियों का सही मेयार बताते हैं, और वो क्या कि लोगों की पसंद और नापसंद के मेयार बदल जाएं। हम जब अपनी ज़िंदगी में मसरूफ़ होते हैं तो हम कोई काम करते हैं तो मुआशरे वाले कहते हैं, शाबाश, वेरी गुड, गुड लुकिंग, क्या लग रही हो, क़यामत है। और ऐसे खूबसूरत जुमले सुन के हम कहते हैं, वाह, और करते हैं, क्या घर है। डजेंट मैटर जहाँ से बिली है, देखो इज्जत ही नहीं। घर अच्छा ना हो तो रिश्ते नहीं होते, बच्चे कहाँ से आएंगे। और इस तरह की बातें करके हम हर वो काम जो कर रहे होते हैं जिस पे लोग तारीफ करें हम उसको खुशी से करते हैं, और ज़रा कोई दूसरा काम करने लगे तो लोगों की तरफ से रिएक्शन शुरू होता है। ये क्या है? सोच लो, बहुत मेहनत करनी पड़ेगी, फिर कमिटमेंट है, फिर तुम्हारी कमर में भी दर्द होता है, फिर तुम्हें ये भी। बस जब बंदा अल्लाह के दीन की निगाहों से अपने आप को देखता है, या आप कह लें कि जब कुरान और सुन्नत की ग्लासेस से हम अपनी ज़िंदगी को देखते हैं तो कहानी पलट जाती है। वो बातें जिस पे कल तक हमें तबशीर मिल रही थी उस पे इंतज़ार होने लगता है। जिस चीज़ पे लोग हमसे खुश थे अल्लाह की किताब कहती है कि ये तो वो सच्चाई नहीं है। इसी का तस्करा है कि कुरान पढ़ने के बाद तरजीहात बदल जाती हैं। कुरान पढ़ने के बाद एक तब्दीली तो ज़रूर आती है कि जो चीज़ आपको कल अच्छी लग रही थी ना वो बुरी लगने लगती है। वो लोग जो कल आपको ज़रा अच्छे नहीं लगते थे वो आपको सबसे अच्छे लगने लगेंगे, और वो लोग जो आपको बहुत प्यारे लगते थे और कामयाब लगते थे आप उनके बारे में हमदर्दी के साथ सोचने वाले बन जाते हैं कि इनको कैसे इस बात की खबर दूं। तो लिहाजा कोई बंदा अगर असल कामयाबी चाहता है तो उसको इस किताब के साथ अपने ताल्लुक़ को जोड़ना पड़ेगा। अल्लाह के पैगंबरों ने यही पैगाम दिया क्योंकि उनके कलाम के अंदर वो काट होती थी कि जिसको सुन के फिर बातिल जो था अपनी जगह पे नहीं रहता था। और जब अल्लाह के नबी के कलाम को सुनते लोगों के दिल मुसख़्ख़र होते, आप उनके दिलों को फतह करते, तो वो लोग जो आपके दुश्मन थे वो कहते, नहीं, ये बड़े सादे लोग हैं, ऐसी बातों में आ जाते हैं, ये तो सिर्फ खूबसूरत लफ्ज़ हैं, कोई फरेबकारी है, ये तो ज़ुबान का जादू है, कुछ नहीं कुछ नहीं। और इस तरह वो पैगम्बर की उस बात के असर को ज़ायल करना चाहते थे। यही मक्का वालों ने किया, और मदीना में आने के बाद कुछ इसी किस्म की सरगर्मियाँ जो थी वो दूसरों की तरफ से देखी गई। लेकिन वो शख्स जिसको अपनी फलाह और कामयाबी प्यारी होती है वो ऐसी बातों को बिल्कुल पसे पुश डाल के अल्लाह के रास्ते में भटता रहता है। इसलिए कभी भी अल्लाह के कलाम की तरफ आप आने लगें और लोग आपको बुरा कहें, भला कहें, कुछ भी कहें, इन सारी बातों से बेन्याज होकर एक दुआ मांगते रहा करें, इहदिनस सिरातल मुस्तकीम। ये वजीफा नहीं है, ये एक अक्सीर दुआ है। जिस बंदे को कभी लोगों के प्रेशर की वजह से दीन का काम करना मुश्किल लगे तो इहदिनस सिरातल मुस्तकीम। क्यों? अब इसकी दलाइल दिए जा रहे हैं मक्की सूरतों का वही अंदाज कि जिसमें अल्लाह सुबहान तआला की मार्फत और आपकी निशानियों की तरफ तवज्जो दिलाई गई। इन्ना रब्बकुमुल्लज़ी खलक़स समावाति वल अर्द फ़ी सित्तति अय्याम, بلا شبہ تمہارا رب اللہ ہی ہے جس نے آسمانوں اور زمین کو 6 روز میں پیدا کر دیا، پھر عرش پر قائم ہوا، وہ ہر کام کی تدبیر کرتا ہے، اس کی اجازت کے بغیر کوئی اس کے پاس سفارش کرنے والا نہیں، ایسا اللہ تمہارا رب ہے، بس تم اس کی عبادت کرو، کیا تم پھر بھی نصیحت نہیں پکڑتے؟ الیہ مرجعکم جمیعا، تم سب کو اللہ ہی کے پاس جانا ہے، اللہ نے سچا وعدہ کر رکھا ہے، بے شک وہی پہلی بار بھی پیدا کرتا ہے، پھر وہی دوبارہ پیدا کرے گا، تاکہ ایسے لوگوں کو جو کہ ایمان لائے اور انہوں نے نیک کام کیے انصاف کے ساتھ جزا دے، اور جن لوگوں نے کفر کیا ان کے واسطے کھولتا ہوا پانی پینے کو ملے گا اور دردناک عذاب ہوگا ان کے کفر کی وجہ سے۔ یہ ہے آیت نمبر 3 سے 4، ان کا عنوان ہے مادی نتائج دنیا میں نظر آتے ہیں، اخلاقی نتائج آخرت میں دکھیں گے۔ دنیا میں ہم دیکھتے ہیں کہ ہم محنت کرتے ہیں تو ہمیں مال مل جاتا ہے، ہم آرام کرتے ہیں سوتے ہیں تو اس کے بعد ہمارے جسم کو سکون ملتا ہے، اور یہی نظام ہمیں کائنات میں دکھ رہا ہے۔ ہر چیز جب اپنا اثر دکھاتی ہے تو اس کا اثر دنیا میں مربوط ہوتا ہے، رات آتی ہے تو اندھیرا ہونے لگتا ہے کیونکہ رات کے سارے اسباب جمع ہو گئے، روشن سورج آتا ہے تو اس کی چمک سے دن روشن ہونے لگتا ہے، گرمی آنے لگتی ہے، تو آپ کہہ سکتے ہیں کہ اس دنیا میں جو مادی کام ہو رہے ہیں اس کے اثرات فوراً دنیا میں دکھتے ہیں، لیکن انسان کے اخلاق کے اثرات، اچھا اخلاق ہے یا برا، نیکی کر رہا ہے کہ بدی، اس کے ظاہری اسباب اس دنیا میں نہیں ملتے، اس کو اللہ تعالیٰ نے آخرت کے لیے رکھا ہوا ہے۔ اسی لیے کچھ لوگوں کو یہ مشکل ہو جاتے ہیں کام کرنے، وہ کہتے ہیں کہ 1 گھنٹہ کام کرو $100 لے کے آؤ، اور ان سے کہا جائے 1 گھنٹہ اللہ کے دین کے لیے کام کرو تو تمہارے لیے وہاں بالفرض 25-50 ہزار نیکیاں ہیں، ایک طرف $100 ہے دوسری طرف 50 ہزار نیکیاں ہیں۔ یہ جو پہلا ظاہری سبب تھا وہ $100 کا نوٹ ہاتھ میں، یہ 50 ہزار نیکیاں آج نہیں ہیں، یہ کل دکھیں گی، اور بعض لوگ نقد کو زیادہ یقینی سمجھ کے پھر اس دنیا کے پیچھے لگ جاتے ہیں۔ اللہ کرے کہ ہم اللہ کے وعدوں پہ اعتبار کرتے ہوئے اپنے اخلاق اور اپنے معاملات کو آخرت کے لیے ایسا بنا لیں کہ وہاں ہمارے پاس بہت کچھ ہو۔ هو الذی جعل الشمس ضیاء والقمر نورا، اللہ ہی وہ ذات ہے جس نے سورج کو آفتاب کو چمکتا ہوا اور چاند کو نورانی بنایا، اور اس کی منزلیں مقرر کیں تاکہ تم برسوں کی گنتی اور حساب معلوم کر لیا کرو، اللہ نے یہ چیزیں بے فائدہ پیدا نہیں کیں، وہ یہ دلائل ان کو صاف صاف بتا رہا ہے۔ بلا شبہ رات اور دن کے یکے بدیگرے آنے میں اور اللہ تعالیٰ نے جو کچھ آسمانوں اور زمین میں پیدا کیا ہے اس میں ان لوگوں کے واسطے دلائل ہیں جو اللہ سے ڈرتے ہیں۔ آیت نمبر 5 اور 6، اس کا عنوان لکھیے با مقصد کائنات کا انجام بے مقصد نہیں ہو سکتا۔ دوسرا ٹاپک لکھئے اللہ کی نشانیوں میں آخرت کی حقیقتوں کو پالو۔ سورج اور چاند اپنے وقت پہ آتے اور جاتے ہیں، یہ سب ہمیں اس بات کی خبر دیتے ہیں کہ یہ کائنات ایک پوری تنظیم کے ساتھ بنی۔ سورج کے آنے کا مقصد ہے، چاند کے آنے کا مقصد ہے، تو پھر کیسے اس انسان کے آنے کا مقصد ہو، وہ انسان جو اس دنیا میں آیا اور زندگی گزار کے چلا جائے اس کا کوئی مقصد نہ ہو؟ اللہ تعالیٰ نے سورج کو وہاں رکھا جہاں ہونا چاہیے، اس سورج کا فاصلہ ذرا کم کر دیا جائے نا تو ہم جل کے راکھ ہو جائیں، اور یہ سورج کا فاصلہ ذرا دور ہو جائے نا تو ہم برف بن کے جم جائیں۔ یہ بات کیا بتاتی ہے کہ کائنات کی ہر چیز ویسی ہے جیسی اس کو ہونا چاہیے، اور یہ بات یہ بھی بتاتی ہے کہ ہر وہ چیز جو آج ہمیں زندگی دے رہی ہے یہ ہمارے اندر ہمارے لیے ایک موت کا پیغام لاتی ہے۔ جو بندہ اس کائنات کو کے اوپر تدبر کرتا ہے، غور کرتا ہے، پھر اس کو اپنے انجام کی فکر پڑ جاتی ہے، پھر وہ مان جاتا ہے کہ جس طرح آج رات کے بعد روشن دن آتا ہے اس طرح میری مایوسیوں کے بعد بھی انشاءاللہ خیر کے دن آئیں گے، بیماریاں ختم ہوں گی، صحت ملے گی، اور اس طرح انسان آج کی نشانیوں پہ غور کر کے کل آخرت کو پانے لگتا ہے۔ جیسے ہر دن کے بعد رات اور رات کے بعد دن آتا ہے، اسی طرح انسان کی زندگی کے مختلف مراحل اس کو ہر آنے والے دن میں آنے والی کل کے لیے تیار کر رہے ہیں۔ اللہ تعالیٰ ہمیں اپنی نشانیوں پہ غور کرنے والا بنا دے۔ دل بہت چاہتا ہے نشانیوں پہ بات کروں لیکن بالآخر یہی چیز دل میں ڈل آ رہی ہے۔ انشاءاللہ اس کے اوپر مزید بات ہم اپنے آنے والے کورس میں کریں گے۔ दुआ करें कि अल्लाह ताला हमारे लिए उसके लिए रास्ते आसान करें। कोई मज़ीद सुनना चाहे तो अभी उस कोर्स का नाम नहीं डिसाइडेड, लेकिन कुछ ना कुछ इस तरीके से बात जो होगी, तो निशानियों पे गौर करना भी मुझे लगता है कि कुरान पाक के एक बहुत बड़े हिस्से को समझना है। अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए। और यहाँ तकवा की बात करके आखिर में ये बता दी कि जितना दिल में तकवा ज़्यादा होता है उतना इंसान अल्लाह की निशानियों पे गौर ज़्यादा करता है और उस गौर के नतीजे में अपनी असल को पा लेता है। इन्नल्लज़ीना ला यरजून लिक़ाअना व रदू बिल हयाति दुनिया वत्मअन्नू बिहा, बेशक वो लोग जो हमारी मुलाकात का इंतज़ार नहीं करते, जिन लोगों, फिर दोबारा पढ़ूंगी, जिन लोगों को हमारे पास आने का यकीन नहीं और वो दुनिया की जिंदगी पर राजी हो गए और उसी में जी लगा बैठे हैं और वो दुनिया की जिंदगी पर राजी हो गए और उसी में जी लगा बैठे हैं और जो लोग हमारी आयतों से गाफिल हैं, ऐसे लोगों का ठिकाना इनके आमाल की वजह से दोजख है। यकीनन जो लोग ईमान लाए और नेक काम किए, इनका रब इनको इनके ईमान के सबब इनके मकसद तक पहुंचा देगा, नेमत के बागों में जिनके नीचे नहरें जारी होंगी। दावा हुम फीहा सुभानक अल्लाहुम्मा, इनके मुँह से ये बात निकलेगी सुभान अल्लाह, और इनका बाहमी सलाम ये होगा अस्सलामु अलैकुम, और इनकी आखिरी बात ये होगी अल्हम्दुलिल्लाहि रब्बिल आलमीन। तमाम तारीफें अल्लाह के लिए हैं जो सारे जहान का रब है। ये थी आयत नंबर 7 से 10। इसके तीन टॉपिक लिखेंगे। पहला टॉपिक है जहन्नुम किसके लिए, दूसरा टॉपिक है ईमान जन्नत का रास्ता बताता है और अमल जन्नत में पहुंचाएगा, तीसरा टॉपिक है ईमान के असरात। बड़ी खूबसूरत आयात हैं। पहली बात, जहन्नुम किसके लिए है? वो लोग जो इस दुनिया में अल्लाह को भूल के गुजारते हैं ज़िंदगी और कल आखरत में मिलने वाली चीज़ों पे शक करते हैं, ऐसे लोग जो इस दुनिया की वक्ती चीज़ों को अपने लिए सब कुछ समझ के आखरत की ना ख़त्म होने वाली चीज़ों से अपने आप को दूर करने वाले और जन्नत के रास्तों की बजाय जहन्नुम के रास्तों पर चलने वाले, ये जहन्नुम में पहुँचेंगे। और अल्लाह ताला ईमान वालों को कैसे रास्ते दिखाता है? उनके ईमान की वजह से। आप कभी किसी ड्राइविंग के दौरान इस आयत को याद कीजिएगा। कभी भी कहीं जाना होता है ना, तो हम निशानियों से पहचानते हैं, रोड साइंस कह लें, कुछ और कह लें। ईमान जो है ना, ये बंदे को जन्नत के रास्ते के रोड साइंस दिखाता है। जितना ईमान गहरा होगा ना, आपको जन्नत बिल्कुल अपने करीब दिखेगी, और ईमान कम है ना, तो वो आपकी नज़र कमज़ोर है, आपकी वो जन्नत आपसे दूर हो जाएगी। ईमान बंदे को राह दिखाता है। हाईलाइट कर लीजिए आयत नंबर 9 के अंदर यह आयत हिस्सा आता है कि इन्नल्लज़ीना आमनू वामिलु सालिहाती यहदीहिम रब्बुहुम बी ईमानिहिम। ये है वो हिस्सा। अगर आप वाकई चाहते हैं ना कि आपकी प्रायोरिटीज सेटल डाउन हो जाएं, आपको सही बात समझ आए, आपको कोई मौलवी गुमराह ना करे, कोई दर्स देने वाली या देने वाला आपकी सोचों को बदल ना दे, तो शौक से करें, बस इस आयत को पढ़ लें कि आपका ईमान ऐसा आ जाए कि वो खुद ही आपको रास्ते दिखाए। जितना ईमान ज़्यादा होता है उतना इंशाल्लाह अल्लाह ताला की तरफ से रहनुमाई भी मिलती है, और एक वक्त आता है कि फिर वो बंदा गलत रास्तों से बच के सीधे रास्ते पर आने लगता है। फिर जब ईमान के साथ अमल सवाले मिलते रहते हैं, तो ये ऐसे ही है कि जैसे गाड़ी चलाते हुए आप अपनी स्पीड को जहां मर्जी सेट कर लें, जितने अमल ज्यादा होंगे उतनी आपकी गाड़ी की स्पीड तेज होगी। सवाल पैदा होता है, ऐसा ईमान कहाँ है? यह ऐसा ईमान क्या है? तो ईमान अल्लाह को पाने का नाम है, ईमान अल्लाह की मार्फत का नाम है। जितना ईमान ज्यादा होगा, आपको हर चीज में अल्लाह ताला की जात दिखेगी, उसकी निशानियों में आपको रब दिखेगा, और आपकी सोच सीधी होती जाएगी, आप बेराह रवैये से बच जाएंगे। आप किसी को अगर सीधे रास्ते पे लाना चाहते हैं ना, तो आप कहते हैं इसको कहो ये करो ये ना करो, नहीं, उसके अंदर ईमान डाल दें, उसको अल्लाह के बड़ाई का यकीन दिला दें, इंशाल्लाह खुद ब खुद उसका ईमान उसको एक संजीदा इंसान बनाएगा, और फिर वो इंसान सही और गलत के अंदर फ़र्क कर सकेगा, सही रुख पे जाएगा। आप कह सकते हैं कि ईमान इंसान को सही फिक्र देता है और कुव्वत फैसला देता है, हक और बातिल की तमीज़ करवाता है। और ये वो लोग हैं जो दुनिया के अंदर अगर ईमान का सफ़र तय कर लेते हैं, तो आखिरत में फिर वो उसी नेमत को पाएंगे, जो दुनिया में सिर्फ महसूस करते थे, यहाँ वो अल्लाह की मौजूदगी को महसूस करते थे, वहाँ अल्लाह के चेहरे का दीदार करेंगे। वहाँ रहने वाले दुनिया के अंदर जो अल्लाह ताला की याद में गुजारते थे, वहाँ वो अल्लाह ताला से बातें करेंगे। एक लम्हे के लिए सोचिए, वो क्या वक्त होगा कि ईमान वाला अल्लाह से बातें करेगा। ये बातें वही करेगा जो नमाज में अल्लाह से बातें करता है। और एक वो वक्त आएगा जब अल्लाह जन्नतियों से बातें करेगा। ये कौन सी हैं? ये वो कैफियत है जो दुनिया में कुरान पढ़ते हुए होती है। किसी ने कहा कि जब तुम नमाज पढ़ते हो तो तुम रब से बातें करते हो, और जब तुम कुरान पढ़ते हो तो रब तुमसे बातें करता है। जो वहाँ लेना चाहता है उसको यहाँ ये काम करने पड़ेंगे, और फिर वहाँ वही लोग जाएंगे कि जिनके दिल दूसरों के लिए सलामत होंगे। वो नफ़रत और बुग़्ज़ और रंज के अंदर भरे हुए नहीं, वो एक दूसरे से मोहब्बत करने वाले दिल होंगे। अल्लाह हमारे दिलों को ऐसा कर दे। वलौ युअज्जिलुल्लाहु लिन्नासी, और अगर अल्लाह लोगों को जल्द और अगर अल्लाह ताला लोगों पर जल्दी से नुकसान वाक़े कर देता, जिस तरह वो फ़ायदे के लिए जल्दी मचाते हैं, तो इनका वादा कभी का पूरा हो चुका होता। सो हम इन लोगों को जिनको हमारे पास आने का यकीन नहीं, इनके हाल पर छोड़े देते हैं, इनकी अपनी इनके हाल पर छोड़े रखते हैं कि अपनी सरकशी में भटकते रहें। और जब इंसान को कोई तकलीफ पहुंचती है तो हमको पुकारता है, लेटे भी बैठे भी खड़े भी। फिर जब हम इसकी तकलीफ को इससे हटा देते हैं तो वैसा हो जाता है गोया कि इसने अपनी तकलीफ के लिए जो उसे पहुंची थी कभी हमें पुकारा ही नहीं। इन हद से गुजरने वालों के अमाल को इनके लिए इस तरह खुशनुमा बना दिया जाता है। आयत नंबर 11 से 12, 11 to 12, इसके भी तीन टॉपिक हैं। पहली बात, गुनाह पे फौरन ना पकड़ना, अल्लाह की रहमत है और ये सच है। अगर अल्लाह हमारे हर गुनाह पे पकड़े ना तो फिर हम कब के ख़त्म हो चुके होते। ये पहला पैगाम था इन आयतों में। मैं टॉपिक को साथ ही अब एक्सप्लेन करती जाऊंगी ताकि हम थोड़ा सा टाइम सेव कर सकें। दूसरा टॉपिक है, बंदगी वो है जो आजादाना माहौल में की जाए, ना के मजबूरी के हालात में। ये दूसरा मैसेज था इन आयात का कि बास दफा इंसान जब किसी मुश्किल में फंसता है तो फिर तो जाए नमाज भी सीधा हो जाता है, तस्बीह भी निकल जाती है, और हर वक्त अल्लाह याद आता है। लेकिन जब जरा आजाद होता है अपनी जिंदगी में तो रब को भूल जाता है, अल्लाह ताला ये पसंद नहीं करता। तीसरी बात है इसमें, जवाज़ तलाश करना इंसान की आदत है। अल्लाह ने दुनिया में मौका दिया है अमल का, हम अमल अपनी मर्ज़ी से नहीं करते, और जब कोई कहे तो जवाज़ पेश करते हैं, वो ऐसे दरअसल दरअसल आई मीन दिस दिस, इस तरह के सारे जुमलों को अपनी ज़ुबान से गिना करें। कॉन्शियस होएं अपने दिन में कितनी दफ़ा आप कहते हैं कि एक्चुअली, इंग्लिश में बोलते हैं ना, तो एक्चुअली का लफ्ज़ नोट करेंगे आप, ये होमवर्क के लिखें आप, एक्चुअली का लफ्ज़ उर्दू में है तो दरअसल, कितनी दफ़ा मैं दिन में एक्चुअली और दरअसल का लफ्ज़ बोलती हूँ। बस ये है वो वक्त जहाँ आप जवाब ढूंढ रहे होते हैं। फिर उसके बाद वाली बात पे गौर करें कि क्या वाकई ये सच है। अल्लाह ताला बंदे को यही सिखाना चाहता है कि इस दुनिया में तुम बेबस हो। जब बंदा अल्लाह से भागता है ना तो अल्लाह उसको पकड़ के रख लेता है, फिर पकड़ा जाता है तो चीखता है, पुकारता है, हाय अल्लाह हाय अल्लाह, फिर अल्लाह कहता है अब छोड़ दो, लगता है ये ठीक हो गया। जब खुलता है फिर सरकश होने लगता है, और आज़ादी में फौरन अल्लाह की बंदगी से निकलने लगता है। तो अल्लाह चाहता है कि बंदा वो बंदा बने जो मुश्किल हालात का बंदा ना हो, खैर का बंदा भी हो। ये ना हो कि मुश्किल आई तो बकरे छतरों की शामत आ गई, बुरा ख्वाब आया तो सदके देने लग गए, और खुशी आई तो अल्लाह को भूल गए। वो लकद अखलक नल कुरून मिन कब्लिकुम लम्मा ज़लमू, और हमने तुमसे पहले बहुत से गिरोहों को हलाक कर दिया जबकि उन्होंने जुल्म किया, हालांकि इनके पास इनके पैगंबर भी दलाइल लेकर आए, और वो ऐसे कब थे कि ईमान ले आते। हम मुजरिम लोगों को ऐसी ही सजा दिया करते हैं। फिर इनके बाद हमने दुनिया में बजाय इनके तुमको जानशीन बना दिया, देखें कि तुम किस तरह काम करते हो। आयत नंबर 13 से 14, इनका उनवान है, माजी की शख्सियात को मानना आसान है, हाल की शख्सियत नाकाबिले बर्दाश्त है। ये हर दौर में लोगों का मसला रहा। पिछले अंबिया कराम या आयमा कराम या बुजुर्गों का नाम लेकर कहायतें हिकायतें और रिवायतें जमा करने वाले लोग अपने दौर के मजहबी रहनुमाओं से बेजार दिखते हैं। फर्क क्या है कि माजी की शख्सियात के साथ कुछ روایتیں ہوتی ہیں، ان کی کرامات ہوتی ہیں، وہ تصدیق شدہ ہوتے ہیں کہ وہ کامیاب تھے، لیکن جو حال کا موجود شخص ہوتا ہے وہ لوگوں کو ایک اجنبی لگتا ہے، کیونکہ اس کے ساتھ نہ بہت سارے لوگ ہوتے ہیں اور نہ اس کے ساتھ کوئی دنیا کی چکا چوند ہوتی ہے، اور وہ لوگ جو ظاہر پرستی کا شکار ہوتے ہیں پھر وہ اپنے سامنے والے لوگوں کی اکثر قدر نہیں کرتے، گو کہ وہ ماضی کی شخصیات کو اپنے ساتھ جوڑے رکھتے ہیں۔ یہی غلطی یہود سے ہوئی، یہی مکہ والوں سے ہوئی، اور یہی غلطی ہر دور کا انسان کرتا ہے۔ وَإِذَا تُتْلَى عَلَيْهِمْ آيَاتُنَا بَيِّنَاتٍ، اور جب ان کے سامنے ہماری آیتیں پڑھی جاتی ہیں جو بالکل صاف صاف ہیں، تو یہ لوگ جن کو ہمارے پاس آنے کی امید نہیں ہے یوں کہتے ہیں کہ اس کے سوا کوئی دوسرا قرآن لائیے یا اس میں کچھ ترمیم کر دیجئے، آپ یوں کہیے کہ مجھے یہ حق نہیں کہ میں اپنی طرف سے اس میں کچھ ترمیم کر دوں، بس میں تو اسی کا اتباع کروں گا جو میرے پاس وحی کے ذریعے سے پہنچا ہے، اگر میں اپنے رب کی نافرمانی کروں تو میں ایک بڑے دن کے عذاب کا اندیشہ رکھتا ہوں، آپ یوں کہیے کہ اگر اللہ کو منظور ہوتا تو نہ میں تم کو وہ پڑھ کر سناتا اور نہ اللہ تم کو اس کی اطلاع دیتا، کیونکہ میں اس سے پہلے تو ایک بڑے حصہ عمر تک تم میں رہ چکا ہوں، پھر کیا تم عقل نہیں رکھتے؟ سو اس شخص سے بڑا ظالم کون ہے جو اللہ پر جھوٹ باندھے یا اس کی آیتوں کو جھوٹا بتلائے؟ یقیناً ایسے مجرموں کو بالکل فلاح نہ ہوگی۔ یہ ہے آیت نمبر 15 سے 17، 15 to 17، ان کا عنوان ہے ملاوٹی دین خالص دین کی طرف آنے نہیں دیتا۔ یہی مسئلہ اس دور کا تھا، یہی مسئلہ آج کا ہے۔ مکہ والے بھی اس لیے نہ مانے کہ انہوں نے باپ دادا کی روایتیں قائم کی تھی، یہود بھی اس لیے نہ مانے کہ وہ اپنے اسلاف کی قربانیوں سے بڑے خوش تھے، اور آج بھی یہی ہے، جتنا دین پلیوٹڈ ہوگا اتنا بندہ قرآن سے دور ہو جائے گا، کیونکہ بچے کو جب آپ دوسرا دودھ لگا دیتے ہیں نا تو پھر وہ ماں کا دودھ نہیں پیتا، یہ بات سچ ہے۔ بس جس بندے کو آرٹیفیشل ٹیسٹ کی عادت ہو جاتی ہے نا وہ پیور ٹیسٹ نہیں لیتا، گندی کوک پی لیں گے، فریش جوس نہیں پئیں گے۔ یہی ہے انسانوں کا دین کے ساتھ معاملہ۔ ملاوٹی دین کون سا ہوتا ہے؟ جو ماشاءاللہ، سبحان اللہ، الحمدللہ، واہ واہ، کہیں تالیاں، کہیں سیٹیاں، کہیں گنگنانا، کہیں رونق، کہیں چھالیا، کہیں اگر بتیوں کی خوشبو۔ اور اصلی دین کیا ہوتا ہے؟ یہ کرو یہ نہ کرو، محاسبے والا دین ہوتا ہے، محاسبے سے انسان ہمیشہ ہی ڈرتا ہے۔ وَيَعْبُدُونَ مِن دُونِ اللَّهِ مَا لَا يَضُرُّهُمْ وَلَا يَنفَعُهُمْ، اور یہ لوگ اللہ کے سوا ایسی چیزوں کی عبادت کرتے ہیں جو نہ ان کو ضرر پہنچا سکیں اور نہ ان کو نفع پہنچا سکیں، اور کہتے ہیں کہ یہ اللہ کے پاس ہمارے سفارشی ہیں۔ آپ کہہ دیجئے، کیا تم اللہ کو ایسی چیزوں کی خبر دیتے ہو جو اللہ کو بھی معلوم نہیں؟ نہ آسمانوں میں اور نہ زمین میں، وہ پاک اور برتر ہے۔ ان لوگوں کے شرک سے، اور تمام لوگ ایک ہی قوم تھے، تمام لوگ ایک ہی امت کے تھے، پھر انہوں نے اختلاف پیدا کر لیا، اور اگر ایک بات نہ ہوتی جو آپ کے رب کی طرف سے پہلے ٹھہر چکی تو جس چیز میں یہ لوگ اختلاف کر رہے ہیں اس کا قطعی فیصلہ ہو چکا ہوتا۔ یہ تھی آیت نمبر 18 اور 19، 18 سے 19۔ اس کا ٹاپک لکھیے، شرک کیا ہے؟ سلیش ڈالیں، ظاہری چیزوں میں اٹک جانا۔ دوسرا ٹاپک لکھیں گے، انسانیت کا آغاز دین فطرت سے ہوا۔ ہم سمجھتے ہیں شرک کیا ہے کہ کسی قبر پہ جا کے ماتھا ٹیکنا یا کسی بت کے سامنے جا کے اس سے مدد طلب کرنا، حالانکہ اللہ کے ماں سوا کسی چیز کے ساتھ انسان کی توجہ کا، اس کی محبتوں کا پلٹ جانا، ہر چیز کا اس چیز میں لگ جانا، آپ کہہ سکتے ہیں کہ ظاہری چیزوں میں اٹک جانا، مادی سہاروں پہ اتنا یقین ہونا جتنا اللہ پہ نہیں، یہ سب شرک ہے۔ اور آج کے دور کا تو شرک ہے ہی مادہ پرستی کا شرک ہے، دنیا کی ایسی چیزیں ہیں جو ہمیں اللہ کی طرف آنے نہیں دیتی۔ دوسری چیز یہ تھی کہ انسانیت کا آغاز دین فطرت سے ہوا۔ آج بچوں کے ایولیوشن کے نام پہ جو دین پڑھایا جاتا ہے وہ کیا ہے؟ کہ انسان شرک سے اٹھا، ٹھوکریں کھاتا کھاتا توحید پہ آیا، اور یہود وہ لوگ تھے جنہوں نے پہلی دفعہ لوگوں کو توحید سکھائی۔ یہ مسلمان ملکوں کی کتابوں میں پڑھائی ہوئی باتیں ہیں، حالانکہ اللہ تعالیٰ اس کو بالکل مختلف بات کہتے ہیں، اور وہ کیا؟ کہ اصل بات کیا ہے کہ انسانیت کی بنیاد توحید پہ تھی، بعد میں لوگوں نے اس کو شرک میں پیدا بنا دیا، اصل ایک ہوتا ہے، بعد میں اس سے جب لوگ ڈیویٹ ہوتے ہیں تو دوسری طرف چل پڑتے ہیں۔ اللہ تعالیٰ چاہے تو دنیا میں ہی لوگوں کی سوچ کو سیدھا کر دے، لیکن یہ دنیا آزادی کی ہے، امتحان کی ہے۔ اللہ تعالیٰ قیامت کے دن لوگوں کو اس چیز کی طرف ضرور مائل کر دے گا جس سے وہ آج دنیا میں رکے ہوئے ہیں۔ وَيَقُولُونَ لَوْلَا أُنْزِلَ عَلَيْهِ آيَةٌ مِّن رَّبِّهِ، اور وہ کہتے ہیں کہ ان پر ان کے رب کی جانب سے کوئی نشانی کیوں نہیں نازل ہوتی؟ سو آپ فرما دیجئے کہ غیب کی خبر صرف اللہ کو ہے، سو تم بھی منتظر رہو، میں بھی منتظر ہوں۔ اور جب ہم لوگوں کو اس امر کے بعد کہ ان پر کوئی مصیبت پڑ چکی ہو کسی نعمت کا مزہ چکھاتے ہیں، تو وہ فوراً ہی ہماری آیتوں کے بارے میں چالیں چلنے لگتا ہے۔ آپ کہہ دیجئے کہ اللہ چال چلنے میں تم سے بہت زیادہ تیز ہے، بالیقین ہمارے فرشتے تمہاری چالوں کو لکھ رہے ہیں۔ آیت نمبر 20 سے 21، اس کا عنوان لکھیے، سرکشی کرتے ہو تو اللہ کا کچھ نہیں بگڑتا۔ وہی مضمون ہے جو پیچھے بھی گزر چکا کہ نعمتوں میں انسان کا رویہ بے نیازی کا، اور مصیبتوں میں اللہ کی طرف آنے کا رویہ، لیکن سرکشی کے باوجود بہت مال مل جائے، یہ اس بات کی دلیل نہیں کہ اللہ تعالیٰ نے اس کے اس گناہ کو نوٹ نہیں کیا۔ آج دنیا میں یہ سب لکھا جا رہا ہے، کل اس کے سامنے پیش کیا جائے گا، اور موت کے فرشتے کو دیکھتے ہی لوگ چلا اٹھتے ہیں کہ کاش ہمیں ایک موقع اور ملے اور ہم جو کرتے تھے وہ نہ کریں۔ هو الذی یسیرکم فی البر والبحر، وہ اللہ ایسا ہے کہ تم کو خشکی اور دریا میں چلاتا ہے، یہاں تک کہ جب تم کشتی میں ہوتے ہو اور وہ کشتیاں لوگوں کو موافق ہوا کے ذریعے سے لے کر چلتی ہیں، اور وہ لوگ ان سے خوش ہوتے ہیں، اور ان پر ایک جھونکا سخت ہوا کا آتا ہے اور ہر طرف سے ان پر موجیں اٹھتی چلی آتی ہیں، اور وہ سمجھتے ہیں کہ برے آ گھرے، اس وقت سب خالص اعتقاد کر کے اللہ ہی کو پکارتے ہیں کہ اگر تو ہم کو اس سے بچا لے تو ہم ضرور شکر گزار بن جائے۔ پھر جب اللہ ان کو بچا لیتا ہے تو فوراً ہی وہ زمین میں ناحق سرکشی کرنے لگتے ہیں۔ اے لوگو، یہ تمہاری سرکشی تمہارے لیے وبال جان بننے والی ہے۔ اے لوگو، یہ تمہاری سرکشی تمہارے لیے وبال ہونے والی ہے۔ دنیا کی زندگی کے یہ چند فائدے ہیں، پھر تم کو ہماری طرف آنا ہے، پھر ہم سب تمہارا کیا دھرا تم کو دکھا دیں گے۔ آیت نمبر 22 سے 23، 22 سے 23، اس کا عنوان یہی ہے جس کو آپ ہائی لائٹ بھی کریں گے۔ آیت نمبر 23 میں، انما بغیکم علی انفسکم، یہی اس کا ٹاپک ہے، تمہاری سرکشی تم پہ ہی پڑنے والی ہے۔ آج دنیا میں کوئی غلط کام کریں اور اس کے بدلے میں کوئی عذاب یا تکلیف نہ آئے تو انسان کو انتظار کرنا چاہیے اس دن کا کہ جب وہ اپنی اس سرکشیوں کو کے بدلے کو اپنی آنکھوں سے دیکھے گا۔ اللہ تعالیٰ انسان کو دنیا میں سمجھانا چاہتا ہے، لیکن بات کیا ہے کہ انسان سمجھنا نہیں چاہتا، دنیا کی طرف پلٹتا ہے۔ ایسے شخص کو پھر اللہ تعالیٰ دنیا کی حقیقت بتاتے ہیں، کیا؟ انما مثل الحیات الدنیا، بے شک دنیا کی زندگی کی بے شک دنیاوی زندگی کی حالت تو ایسی ہے جیسے ہم نے آسمان سے پانی برسایا، پھر اس سے زمین کی نباتات جن کو آدمی اور چوپائے کھاتے ہیں خوب گنجان ہو کر نکلی، یہاں تک کہ جب وہ زمین اپنی رونق کا پورا حصہ لے چکی اور اس کی خوب زیبائش ہو گئی، اور اس کے مالکوں نے یہ سمجھ لیا کہ اب ہم اس پر بالکل قابض ہو چکے ہیں، تو دن میں یا رات میں اس پر ہماری طرف سے کوئی حکم عذاب آ پڑا، سو ہم نے اس کو ایسا صاف کر دیا گویا کل وہ موجود ہی نہ تھے۔ اور ہم اسی طرح آیات کو صاف صاف بیان کرتے ہیں ایسے لوگوں کے لیے جو سوچتے ہیں۔ یہ تھی آیت نمبر 24، اس کا عنوان لکھئے، دنیا کی زندگی دھوکے کا سامان ہے۔ یہ وہی آیتیں ہیں جس پہ ایک لیکچر بھی ہے، لائف از اے فیڈنگ شیڈو، آپ اس سے فائدہ اٹھا سکتے ہیں۔ آگے بھی یہ ٹاپک آئے گا انشاءاللہ، اس کی تفصیلات ہم وہاں دیکھیں گے، بہت جگہ یہ بات آئے گی۔ واللہ یدعو الی دار السلام، اور اللہ تعالیٰ سلامتی والے گھر کی طرف بلاتا ہے تم کو۔ और अल्लाह ताला सलामती के घर की तरफ तुमको बुलाता है, और जिसको चाहता है राह रास्त पर चलने की तौफीक देता है। जिन लोगों ने नेकी की उनके वास्ते खूबी है और इससे बढ़कर भी, और इनके चेहरों पर ना स्याही छाएगी और ना जिल्लत, ये लोग जन्नत में रहने वाले हैं, वो इसमें हमेशा रहेंगे। और जिन लोगों ने बुरे काम किए इनकी बदी की सज़ा इसके बराबर मिलेगी, और इनको जिल्लत छाएगी, और इनको अल्लाह से कोई बचा न सके गा, गोया इनके चेहरों पर अंधेरी रात के परत लपेट दिए गए, गोया कि इनके चेहरों पर अंधेरी रात के परत लपेट दिए गए। ये लोग दोजख में रहने वाले हैं और उसमें हमेशा रहेंगे। आयत नंबर 25 से 27, 25 to 27, इसका उन्वान लिखिए, इस दुनिया में खो के ना रह जाओ, अल्लाह तुमको सलामती के घर की तरफ बुलाता है। बड़ी खूबसूरत आयतें हैं। जन्नत को दारुस्सलाम कहा क्योंकि वहाँ के लोग सलामत होंगे, दुख से सलामत, गम से सलामत, बीमारी से सलामत, औलाद के गमों से सलामत, घरेलू ज़िंदगी की उलझनों से सलामत। यहाँ दुनिया में कोई खुशी मिल भी जाए तो साथ ही अंदेशा है, छिन ना जाए। नेमत ना मिले तो ना मिले ये गम है, मिल जाए तो कोई खुशी थोड़ी मिलती है, साथ ही गम होता है कि ये चीज़ अब छिन ना जाए। जन्नत मिलेगी तो साथ ही साथ मौत को जन्नत और जहन्नम के बीच में एक दुम्बे की शक्ल में ज़िबह कर दिया जाएगा, और एक आवाज़ लगेगी कि आज के बाद किसी को मौत नहीं। ये है सलामती। दुनिया में नेमते भी हो ना तो खौफ आता है, हाय मर ना जाए, हाय छिन न जाए। कहा वहां तुम्हें पहले ही बता दिया कि हुम फीहा खालिदून, तुम उसमें हमेशा रहोगे। दुनिया में जिसने खुशी पाई रब को नाराज करके, वो तो अपना हिस्सा बरत चुका। जिसने अपनी खुशियों को खुदा रुखा कर लिया, अल्लाह ताला ऐसे वफादार बंदों को जन्नत में वो खुशियां देगा जो नहीं छिनेंगी, और वही असल जन्नत है जिसको अल्लाह पुकार। अल्लाह ने यहाँ बात की कि ये वो चीज़ है कि जो इंसान को उसके अमाल की वजह से मिलेगा, और वहाँ अल्लाह के चेहरे का दीदार मिलेगा। यहाँ ये हिस्सा जो है कि फी ज़्यादा व ज़ियादतुन, ये अल्लाह के चेहरे के दीदार की बात है, जिस पे पीछे भी सुनाया था आपको कि अल्लाह ताला जन्नतियों को जमा करके फिर उनसे पूछेगा कि बताओ तुम खुश हो, वो कहेंगे हाँ खुश हैं, फिर अल्लाह ताला आखिर में अपने चेहरे का दीदार करवाएगा। और अल्लाह का दीदार, अल्लाह के चेहरे का दीदार लोगों को इतना प्यारा लगेगा कि उसके मुकाबले में जन्नत की बाकी चीज़ें उनको हकीर लगेंगी। अल्लाह अकबर। आज दुनिया की बेबसी कोई बेबसी नहीं, नाकामी कोई नाकामी नहीं, ये ख़त्म हो जाएगी। लेकिन कल वो लोग जिन्होंने दुनिया को अपनी मर्जी से गुजारा, उनके चेहरे अंधेरी रात की तरह स्याह हो जाएंगे। काला तव्वा तसव्वुर में आते हैं आयतों को पढ़ते हुए, अंधेरों के अंधेरे, मायूसियों के, ज़िंदगी ज़ाया करने के अंधेरे, डिप्रेशन के अंधेरे। क्या किया? दुनिया में कोई काम कर लें तो आप थक जाएं, लेकिन आपके चेहरे पे फ्रेशनेस होती है उस काम को करने के साथ से। कोई काम ना कर सकें तो गम होता है महरूमियों का, यही वो चीज़ है जिसका यहाँ तذکرہ है। व यौमा नहशुरुहुम जमीया, और वो दिन भी काबिले ज़िक्र है जिस रोज़ हम इन सबको जमा करेंगे। फिर मुशरिकीन से कहेंगे कि तुम और तुम्हारे शरीक अपनी जगह ठहरो, फिर हम इनके आपस में फूट डाल देंगे, फिर हम इनके आपस में फूट डाल देंगे, और इनके वो शुरका, फिर हम इनके आपस में फूट डाल देंगे, और इनके वो शुरका कहेंगे कि तुम हमारी इबादत नहीं करते थे, सो हमारे तुम्हारे दरमियान अल्लाह काफ़ी है गवाह के तौर पर कि हमको तुम्हारी इबादत की खबर नहीं थी, हमको तुम्हारी इबादत की खबर भी न थी। हुनालिका तबलू कुल्लु नफ्सिन, इस मुकाम पर हर शख्स अपने अगले किए हुए कामों की जांच कर लेगा, और ये लोग अल्लाह की तरफ से जो इनका मालिक हकीकी है लौटाए जाएंगे, और जो कुछ झूठ बांधा करते थे सब इनसे गायब हो जाएगा। आयत नंबर 28, 28 से 30, इनका उन्वान है, जिनकी उम्मीद थी वही धोखा दे गए। वो लोग जो दुनिया में अल्लाह के सिवा गैरों को सहारा बनाए फिरते हैं, उनका कल क़यामत के दिन यही हाल होगा। आज अल्लाह के नाम पे एक दूसरे को दीन से दूर करने वाले, बहकाने वाले लोग کل قیامت کے دن ان کے بیچ میں پھوٹ پڑ جائے گی، کیونکہ انہوں نے لوگوں کو اصل چیز سے دور کیا۔ قل من یرزقکم من السماء والارض، کہہ دیجئے کون ہے جو تم کو آسمانوں اور زمین سے رزق دیتا ہے؟ اچھا، آپ لوگوں میں سے کوئی جانا چاہے تو خاموشی سے اٹھ سکتا ہے، کیونکہ وقت ہو گیا، میں اس کو تھوڑا سا آگے لے کے چلوں گی، تو میں صرف اس لیے کہہ رہی ہوں کہ اگر کوئی جلدی میں تو اٹھنا چاہے تو جا سکتا ہے، لیکن خاموشی سے۔ قل من یرزقکم من السماء والارض، کیونکہ آج ہمارے تقریباً 15-20 منٹ ضائع ہوئے انٹرنیٹ اور شروع میں، تو ہم اس کو تھوڑا سا پک اپ کریں گے۔ آپ کہیے کہ وہ کون ہے جو تم کو آسمان اور زمین سے رزق پہنچاتا ہے، یا وہ کون ہے جو کانوں اور آنکھوں پر پورا اختیار رکھتا ہے، اور وہ کون ہے جو زندہ کو مردہ سے نکالتا ہے اور مردہ کو زندہ سے نکالتا ہے، اور وہ کون ہے جو کاموں کی تدبیر کرتا ہے؟ ضرور وہ یہی کہیں گے کہ اللہ۔ تو ان سے کہیے کہ پھر کیوں نہیں ڈرتے؟ فذالکم اللہ ربکم الحق، سو یہ ہے اللہ تعالیٰ جو تمہارا رب حقیقی ہے، پھر حق کے بعد اور کیا رہ گیا ہے بجز گمراہی کے، پھر کہاں پھیرے جاتے ہو؟ اسی طرح آپ کے رب کی یہ بات کہ وہ ایمان نہ لائیں گے تمام فاسق لوگوں کے حق میں ثابت ہو چکی ہے۔ یہ تھی آیت نمبر 31 سے 33، اس کا عنوان لکھیے کتنی عجیب بات ہے کہ رب کو نہیں مانتے۔ سراسر توحید کو اجاگر کرنے والی آیتیں تھیں کہ وہ لوگ جو دنیا میں اللہ تعالیٰ کی نعمتوں کو پاتے ہیں، آنکھوں سے دیکھتے ہیں کہ آسمان سے بارش ہوتی ہے، آنکھیں کان اس نے دیے، اس کے باوجود ادھر نہیں جاتے تو وہ حق سے دور ہوتے ہیں۔ دوسرا ٹاپک لکھیے ان آیتوں کا، بلکہ ہائی لائٹ کریں گے آپ، آیت نمبر 32 کے اندر ہے، فما زباد الحق کی الا الدلال، بس حق کے بعد گمراہی کے سوا اور کیا ہے؟ حقیقت یہ کہ جب انسان ایک سیدھا راستہ چھوڑتا ہے تو اس کے بعد پھر کتنے ہی غلط راستے اس کے سامنے کھل جاتے ہیں۔ مثلا آپ کہیں جا رہے ہیں، سیدھی روڈ سے آپ ایک دفعہ غلط ٹرن لے لیں، پھر آپ جدھر مرضی جائیں، ایسٹ میں جائیں، نارتھ میں جائیں، ساؤتھ میں جائیں، بالکل یہی بات ہے کہ جب بندہ اللہ کی مرضی کو اپنی زندگی سے نکال دیتا ہے تو پھر بہت سارے لوگ اس کو اپنی مرضی پہ چلانا چاہتے ہیں، اور ایسا شخص پھر بھٹکنے کے سوا اور کوئی کام نہیں کرتا۔ قل هل من شرکائکم من یبدا الخلق ثم یعید، کہو آپ کہیے کیا تمہارے شرکاء میں کوئی ایسا ہے جو پہلی بار بھی پیدا کرے پھر دوبارہ بھی پیدا کرے؟ آپ کہہ دیجئے کہ اللہ ہی پہلی بار پیدا کرتا ہے، پھر وہی دوبارہ بھی پیدا کرے گا، پھر تم کہاں سے پھرائے جاتے ہو؟ آپ کہیے کہ تمہارے شرکاء میں کوئی ایسا ہے کہ حق کا راستہ بتاتا ہو؟ آپ کہیے کہ اللہ ہی حق کا راستہ بتاتا ہے، تو کیا پھر وہ شخص جو حق کا راستہ بتاتا ہو وہ زیادہ اتباع کے لائق ہے، یا وہ شخص جس کو بغیر بتائے خود ہی راستہ نہ سوجھے؟ پس تم کو کیا ہو گیا ہے کہ تم کیسے فیصلے کرتے ہو، اور ان میں سے اکثر لوگ صرف گمان پر چل رہے ہیں، یقیناً گمان حق کی معرفت میں کچھ بھی کام نہیں دے سکتا۔ یہ جو کچھ کر رہے ہیں یقیناً اللہ کو سب خبر ہے۔ آیت نمبر 34 سے 36، ان کا عنوان ہے شرک کی بنیاد مفروضے۔ مفروضہ کیا ہوتا ہے؟ ایزمپشنز، صرف ایزیوم کرنا۔ جہاں بھی شرک پھیلتا ہے وہاں عموماً ان ہستیوں کے ساتھ کچھ نہ کچھ مفروضے ہوتے ہیں، انہوں نے آسمان کو تھاما ہوا ہے، ان کی وجہ سے دریا کا پانی رکا ہوا ہے، اگر ان کو ہٹا دیا جائے تو سارے شہر میں پانی آ جائے، یہ ہمارے بزرگ یہ تو کبھی سوئے نہیں۔ سچ ہے، ایسی کہانی آپ نے سنی ہوئی ہے کہ لوگوں نے ایسی کہاوتیں رکھی ہیں؟ اللہ تعالیٰ کہہ رہے ہیں کہ جو حق کو پانا چاہتا ہے وہ اللہ کی طرف پہنچے گا، اور جو صرف مفروضوں پہ اور ایزمپشنز پہ اپنی اس بنیاد رکھے گا وہ شرک کی کسی نہ کسی قسم میں ضرور کھو جائے گا۔ وَمَا كَانَ هَذَا الْقُرْآنُ أَن يُفْتَرَىٰ مِن دُونِ اللَّهِ، اور یہ قرآن ایسا نہیں کہ اللہ کی وحی کے بغیر اپنے ہی پاس سے گھڑ لیا ہو، بلکہ یہ تو ان کتابوں کی تصدیق کرنے والا ہے جو اس سے قبل نازل ہو چکی تھیں، اور کتاب کی تفصیل بیان کرنے والا ہے۔ اس میں کوئی شک نہیں کہ رب العالمین کی طرف سے ہے۔ کیا یہ لوگ یوں کہتے ہیں کہ آپ نے اس کو گھڑ لیا ہے؟ آپ کہہ دیجئے کہ تو پھر تم اس کے مثل ایک ہی صورت لاؤ، اور جن جن غیر اللہ کو بلا سکو بلا لو اگر تم سچے ہو۔ بلکہ ایسی چیز کی تکذیب کرنے لگے جس کو اپنے احاطہ علمی میں نہیں لائے، اور نہ ہی ان کو اس کا آخری نتیجہ ملا ہے۔ جو لوگ ان سے پہلے ہوئے اسی طرح انہوں نے بھی جھٹلایا تھا، سو دیکھ لیجئے ان ظالموں کا کیا انجام ہوا۔ آیت نمبر 37 سے 39، ان کا عنوان ہے اگر تم کر سکو تو اس کلام جیسی کوئی چیز بنا لو۔ پچھلے دور میں قرآن پاک صرف لفظوں کا ایک مجموعہ دکھتا تھا۔ عرب لوگ اپنے ادب کے اوپر بڑا مان کرتے تھے۔ اللہ تعالیٰ نے کہا، جاؤ اس قرآن پاک کے لفظوں پہ غور کر لو اور دیکھ لو کہ تمہیں یہ مل سکتا ہے کہ نہیں۔ اور اس کا صوتی حسن تھا، خوبصورتی تھی، میلوڈیس تھا، ردھمک آیتیں تھیں۔ عرب والے اس کے برابر کا ایک کلام نہیں بنا سکے۔ جیسے ہیرا پکڑیں تو شروع میں اس کی چمک دکھتی ہے نا، اسی طرح قرآن کا پہلے لفظی حسن دکھتا ہے، لیکن ہر آنے والے دور میں قرآن پاک کی کچھ ایسی چیزیں سامنے آتی جا رہی ہیں کہ جس کو اس دور کے لوگوں کے لیے چیلنج بنا کے پیش کر دیا گیا۔ بس اگر صرف آپ قرآن اور سائنس کو جوڑ کے دیکھ لیں تو آپ کو بہت سارے حقائق جو قرآن پاک میں موجود ہے وہ سائنس کی زبان سے سچ ہوتے ہوئے دکھیں گے۔ جغرافی کو دیکھ لیں، جیولوجی کو پڑھ لیں، تو یہ چیزیں اس وقت ہم سب کے لیے ایک دلیل ہیں کہ دنیا میں قرآن سے ہٹ کے کوئی بھی سسٹم بنانا چاہا تو وہ چلا نہیں۔ کیوں نہیں چلا؟ کیونکہ قرآن پاک اللہ کا کلام ہے، اور وہ لوگ جو دنیا میں اللہ تعالیٰ کے حکموں، یعنی جو اس قرآن کو الگ کر کے دنیا کی چیزوں کو الگ کرتے ہیں، تو دراصل وہ ایسے ہی ہیں کہ جیسے کسی کے قول اور فعل کو الگ کر دینا۔ تو لہٰذا یہ چیلنج آج بھی موجود ہے، 1400 سال گزرنے کے باوجود بھی۔ وَمِنْهُمْ مَنْ يُؤْمِنُ بِهِ وَمِنْهُمْ مَنْ لَا يُؤْمِنُ بِهِ وَرَبُّكَ أَعْلَمُ بِالْمُفْسِدِينَ۔ ان میں سے بعض ایسے ہیں جو اس پر ایمان لے آئیں گے اور بعض ایسے ہیں کہ اس پر ایمان نہیں لائیں گے، اور آپ کا رب مفسدوں کو خوب جانتا ہے۔ اور اگر آپ کو جھٹلاتے رہیں تو یہ کہہ دیجئے کہ میرے لیے میرا عمل اور تمہارے لیے تمہارا عمل، تم میرے عمل سے بری ہو اور میں تمہارے عمل سے بری ہوں۔ اور ان میں سے بعض ایسے ہیں جو آپ کی طرف کان لگاتے ہیں، کیا آپ بہروں کو سناتے ہیں گو ان کو سمجھ نہ بھی ہو؟ اور ان میں سے بعض تو ایسے ہیں کہ وہ آپ کو دیکھ رہے ہیں، تو کیا آپ اندھوں کو راستہ دکھانا چاہتے ہیں گو ان کو کوئی بصیرت بھی نہ ہو؟ یہ یقینی بات ہے کہ اللہ لوگوں پر کچھ ظلم نہیں کرتا، لیکن لوگ خود اپنی جانوں پر ظلم کرتے ہیں۔ آیت نمبر 40 سے 44، ان کا عنوان ہے جتنی طلب اتنا دین۔ اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس آنے والے ہر شخص کو آپ کے اس کلام سے حصہ نہیں ملتا تھا۔ ہر بندہ اپنی طلب کے مطابق چیز لیتا ہے۔ جس کو ہدایت کی طلب ہوتی ہے اس کو اس کلام سے ہدایت ملتی ہے، اور جو اس کتاب اس کلام سے چیزیں لے کر دوسروں کو اسلام کا کنٹراڈکشن دکھائے گا تو اس کو اس کے اندر سے کنٹراڈکشن ملے گا۔ تو بات یہ ہے کہ کلام تو ہدایت والا ہے، لیکن جب تک لوگ اس کو نہیں لینا چاہیں گے ان کو نہیں ملے گا۔ وَيَوْمَ يَخْشُرُهُمْ كَأَن لَّمْ يَلْبَثُوا إِلَّا سَاعَةً مِّنَ النَّهَارِ۔ اور ان کو وہ دن یاد دلائیے جس میں اللہ ان کو اپنے حضور جمع کرے گا، تو ان کو ایسا محسوس ہوگا کہ گویا وہ دنیا میں سارے دن کی ایک آدھ گھڑی رہے ہوں۔ سوچئے ذرا، پوری زندگی ایسا لگے گا آدھا دن، صبح سے ابھی تک آدھا دن تو ہو گیا نا، یہ پوری دنیا کی زندگی ہمیں وہاں لگے گی۔ اور آپس میں ایک دوسرے کو پہچاننے کو ٹھہرے ہوں، یعنی بس پہچان ہوئی اور جانے کا وقت آ گیا۔ واقعی خسارے میں پڑے وہ لوگ جنہوں نے اللہ کے پاس جانے کو جھٹلایا اور وہ ہدایت پانے والے نہ تھے۔ اور جس کا ہم ان سے وعدہ کر رہے ہیں، ان میں سے تھوڑا اگر ہم آپ کو دکھلا دیں یا ان کے ظہور سے پہلے ہم آپ کو وفات دے دیں، سو ہمارے پاس تو ان کو آنا ہی ہے، پھر اللہ تعالیٰ ان کے سب افعال پر گواہ ہے۔ وَلِكُلِّ أُمَّةٍ رَسُولٌ، اور ہر امت کے لیے ایک رسول ہے، سو جب ان کا وہ رسول آ چکتا ہے، ان کا فیصلہ انصاف کے ساتھ کیا جاتا ہے اور ان پر ظلم نہیں کیا جاتا۔ یہ ہے آیت نمبر 45 سے 47، اس کا عنوان لکھئے آخرت अजनबी दुनिया नहीं होगी। यकीनन वो लोग जो दुनिया में यूमिनून बिल आखिरा करेंगे ना, क़यामत के दिन उनको कोई चीज़ नई नहीं लगेगी, बिल्कुल स्ट्रेंज नहीं होगा, क्योंकि उनका यकीन इतना पुख्ता था कि गोया के वो खुली आंखों से देख रहे हैं। इसके बरक्स वो लोग जो इस दुनिया के धोखों में जिए, जिन्होंने आखिरत को पीछे ही डाल दिया, सोचा ही नहीं उसको, उनका हाल क्या होगा कि वो हैरान परेशान सटपटाए हुए खड़े होंगे। कभी आप किसी नई जगह जाएँ तो आप इसका तजुर्बा कर सकते हैं। हमने कहीं भी जाना होता है तो हम तसव्वुर में सोचते हैं ये ऐसी होगी, आजकल इंटरनेट है, जगह मौजूद है, आप एज्यूम करते हैं अच्छा नियाग्रा फॉल ऐसी होगी, ये होगा वो होगा, कोई भी चीज सोचें, और जब आप वहां जाते हैं तो वाकई थोड़ी बहुत फर्क होती है, लेकिन कुछ ना कुछ चीज मिलती है। लेकिन वो शख्स जो बेफिक्रा हो, उसको होश ही ना, उसको समझ ही ना हो कि मैंने वहां जाना है, वो तो वहां जाके हो सकता है कि परेशान हो कि मुझे मुड़ना किधर है। वो लोग जो इस दुनिया में रह के आखिरत पे निगाहें लगाते हैं, आखिरत के बारे में सोचते हैं, जिनके लिए आखिरत एक ऐसी हकीकत होती है कि जिसको अपनी आंखों से देखें तो कल वहां जाएंगे तो इंशाल्लाह उनको वहां बिल्कुल भी हैरत नहीं होगी। लेकिन इसके बरक्स वो लोग जो दुनिया में उस आखिरत को पीछे डाल के जी रहे हैं, कहीं इतने घबराए हुए ना हो कि उनको बिल्कुल होश ना हो कि हमने जाना किधर है। वयकूलूना मता हासल वादु इन कुंतुम सादिकीन, और वो कहते हैं कि ये वादा कब पूरा होगा, अगर तुम सच्चे हो। आप फरमा दीजिए कि अपनी जात के लिए तो किसी नफे और किसी जरर का इख्तियार रखता ही नहीं, मगर जितना अल्लाह को मंजूर हो। हर उम्मत के लिए एक मुअय्यन वक्त है, जब इनका वो मुअय्यन वक्त आ पहुंचता है तो एक घड़ी न पीछे हट सकते हैं और न आगे सिरक सकते हैं। आप फरमा दीजिए कि ये तो बताओ, अगर तुम पर अल्लाह का अजाब रात को आ पड़े या दिन को, तो अजाब में कौन सी ऐसी चीज है कि मुजरिम लोग इसको जल्दी मांग रहे हैं? क्या फिर जब वो आ ही पड़ेगा क्या फिर ईमान लाओगे? हाँ आप माना, हालांकि तुम इसकी जल्दी मचाया करते थे। फिर जालिमों से कह दिया जाएगा कि हमेशा का अजाब चखो, तुमको तो तुम्हारे ही किए का बदला मिलेगा। आयत नंबर 48 से 52, इसका उन्वान है क्या जब अजाब आएगा तब मानोगे। आयत नंबर 51 का हिस्सा हाईलाइट कर सकते हैं आप, अतुम इजा मा वका मन तुम भी। ये अजाब बाज दफा इनफिरादी नौयत का होता है, बाज दफा इज्तमाई नौयत का। बाज दफा इंसान पे कोई मुश्किल आती है तो उसको उस वक्त अल्लाह ताला की जात की हकीकत समझ में आती है और इस दुनिया का बेसबात होना समझ में आता है। तो लिहाजा इंसान की ये ख्वाहिश होनी चाहिए कि उस अजाब के आने से पहले अपने आप को अल्लाह के हाथों में दे दे, ताकि अल्लाह की जात उसको कबूल कर ले। वयस्तंबिऊना का अहक हुआ, ये आपसे सवाल करते हैं क्या अजाब वाकई सच है? आप फरमा दीजिए हाँ कसम है मेरे रब की वो वाकई सच है, और तुम किसी तरह अल्लाह को आजिज़ नहीं कर सकते। वलौ अन्न लिकुल्लि नफ्सिन ज़लमत मा फिल अर्दि लफ्तदत बिही, और अगर हर चांद जिसने जुल्म यानी शिर्क किया इसके पास इतना ही हो कि सारी जमीन भर जाए, तब भी वो इसको देकर अपनी जान बचाना चाहे, तब भी वो इसको देखकर अपनी जान बचाने लगे, और जब अजाब को देखेंगे तो पशेमानी को पोशीदा रखेंगे, और इनका फैसला इंसाफ के साथ होगा और इन पर जुल्म ना होगा। याद रखो कि जितनी चीज़ें आसमानों में और ज़मीन में हैं सब अल्लाह ही की मिल्क हैं। याद रखो कि अल्लाह का वादा सच्चा है, लेकिन बहुत से आदमी इल्म नहीं रखते, वही जान डालता है और वही वही जान डालता है, वही जान निकालता है, तुम सब इसी के पास लाए जाओगे। ये थी आयत नंबर 53 से 56, इसका उन्वान है आखरत का मसला सौदेबाजी का मसला नहीं। वो लोग जो दुनिया में अपना माल और अपनी जान रब के हाथों में नहीं बेचते ना, कल क़यामत के दिन सौदा करेंगे। अल्लाह ताला बताइए क्या डील हो सकती है, कुछ ले दे के काम चल सकता है? क्या देना चाहते हो? अगर सारी जमीन और उसके ऊपर की जो चीजें हैं ये सोने की बन जाएं तो क्या वो मुझे दे के आज के अजाबों से बचोगे? हाँ अल्लाह ताला। अल्लाह ताला कहेंगे तुम झूठ बोलते हो, मैंने तो तुमसे इससे बहुत थोड़ा मांगा था, और वो ये था कि मेरे साथ शिर्क ना करो। तो लिहाजा सौदेबाजी आज है कल नहीं। दुनिया में भी आप देखिए डील का एक वक्त होता है, फिर उसके बाद तो सिर्फ डिलीवरीज होती हैं। डिलीवरी के वक्त कोई कहे कि आप डील कर लो, वो कहेंगे नहीं सॉरी, दूसरे बिड जीत चुके, दूसरों ने जो लेना था वो ले चुके, तुम महरूम रह गए। या अय्युहन्नासु कद जातकुम मौइज़तुम मिन रब्बिकुम व शिफाउ लिमा फिस्सुदूर। यहाँ से कल शुरू करेंगे। यही आयत है जो हमारे इस नूरुल कुरान की थीम आयत है। पढ़िएगा, इसका तर्जुमा बहुत ही खूबसूरत है। इंशाअल्लाह ताला इसी आयत से आगे चलेंगे। अल्लाह ताला से दुआ है कि वो हमारे लिए अमल के रास्ते आसान कर दे, और हम जो सुन रहे हैं, जो सुना रहे हैं, इसको अल्लाह ताला हमारी ज़ात पे डाल दे। ये कहने की बजाय कि ये कुरान मेरी किताब है, हम ये कह सकें कि मैं कुरान की तरह हूँ या मैं कुरान की हूँ। और हम कुरान के तभी होंगे जब हम इसके कहे सुने पे अमल करेंगे। टेक्स्ट खोल दीजिए, जो कोई पूछना चाहे, बताना चाहे, मोस्ट वेलकम। यहाँ वाले तो यकीनन जाना चाहेंगे अब, लेकिन थोड़ा सा भी 19-20 तो होगा, क्योंकि आप देखिए कि ऑलमोस्ट हमने उतना ही 2.5 घंटे ही सुना है। सिर्फ आज हमारी तकरीबन 20-25 मिनट शुरू के वेस्ट हुए दो तरफ से। तो मेरा ख्याल है कि इतना दिल खुला रखें कि इस बातों पर बददिल ना हो, कि वक्त की पाबंदी नहीं हो रही। जी, कोई बात कहना चाहें, कोई सवाल हैंड रेज करना चाहें, तो मोस्ट वेलकम। क्योंकि एक तो ये कि फिर बस जल्दी से पढ़ दूं, वो बहुत आसान है, वो तो आप खुद भी घर पे पढ़ लेंगे। जी, ये 238 सिद्रा, आप माइक लीजिए। जी, इन्होंने एक सवाल जो पूछा वो बता दूं। पीरियड्स के दिनों में तो किसी कपड़े के साथ आप छू सकते हैं कुरान, सामने स्क्रीन से देख के भी पढ़ सकते हैं, ग्लव्स के साथ भी पढ़ सकते हैं, लेकिन खुले हाथों के साथ नहीं छू सकते। जी, आप 238 सिद्रा माइक लीजिए। बहुत जबरदस्त सूरत थी, बहुत अच्छा लगा और बहुत ज्यादा अमल की बातें भी मिली। एक दो चीजें फिर थी जो हमने कल आदमी को आखिर में पढ़ रहे थे, तो उसमें वहाँ के जो नबी की उम्मत होती है वो उसकी बेटे बेटियाँ होती है। मैं इस चीज़ को फील कर रही थी कि वाकई अगर हमें ये एहसास हो जाए कि मैं मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की बेटी हूँ, बल्कि मेरी तो कितनी बड़ी जिम्मेदारी हो जाए, तो सारा वो चेंज हो जाता है। आई थिंक अगर हम सब इस चीज़ को फील करें तो हमें गुनाह करते हुए कितनी शर्म आए कि हम किस किस से बिलोंगिंग है हमारी और हम क्या कर रहे हैं। और दूसरी बात, मैंने सोच रही थी जैसे मेरी फ्रेंड को घर कंस्ट्रक्ट कर रही हूँ, तो वो बहुत ज़्यादा एक्साइटेड जैसे होता है कि ये और इस तरह डोर इस तरह होना चाहिए और हमारा ये बताना है। तो मैं इस चीज़ को भी फील कर रही थी कि अगर हम जो हम ईमान पर या कुरान के साथ अटैच हो जाते हैं, तो अगर हम ये फील करें कि वाकई हमारा अल्लाह ने जन्नत में हमारे लिए प्लॉट खरीद दिया और हमारी कंस्ट्रक्शन शुरू हो रही है, तो रियली हम अपनी नेकियाँ कितनी जल्दी जल्दी वहाँ पे भेजने की, मतलब क्या ज़ाहिर है नेकियाँ ही करेंसी है वहाँ की, तो हम कितनी कोशिश करेंगे कि भागेंगे कि हम जल्दी भी हमारे घर की कंस्ट्रक्शन जो है वो, और अगर हम कोई नाफरमानी करेंगे तो हमारी कंस्ट्रक्शन रुक जाएगी। तो आई थिंक इस चीज़ को भी अगर हम फील करें तो हमें बहुत फायदा मिलता जाता है। वालेकुम अस्सलाम। कैसे जी, एक अनाउंसमेंट भी यहाँ वालों के लिए इधर रखी हुई थी इन लोगों ने, आप कर दीजिए। रिजवाना कौन, आप खुद ही हैं चीटल मस्जिद के जो कल का दर्स है ये ये इनको दे दीजिए, ये अनाउंस कर दीजिए। साधा ने ये बात मिसाल दी थी कि जो लोग अल्लाह के कलाम से जुड़ जाते हैं, जिनकी प्रियोरिटी कुरान और उसकी क्लास और उसका इल्म हासिल करना हो जाता है, और अल्लाह की खुशनूदी हासिल करने के लिए जो लोग अपनी ज़िंदगी का मकसद बना लेते हैं, उनके लिए दुनिया और दुनिया वालों की हैसियत बहुत कम हो जाती है। तो इस चीज़ इस संडे को है ना? अच्छा, में भी कुछ ठीक है। आप सारा इंतजाम बहुत अच्छा रखिएगा, माइक का सेटअप सब कुछ। और इनका माइक ले रही हैं या अपना यूज कर रही हैं? मैं अपना, हाँ देख लें सेटिस्फेक्ट्री हो, क्योंकि ये इनका मैं यूज करूँ। मैंने कहा कि 6 बजे आपने शुरू करना है, तो मेरे घर 5:30 यहाँ 6:45 तक पहुँच जाए। आप मुझे ना ये सारी बातें संडे की क्लास के बाद बताइएगा थोड़ी सी, ताकि मैं रिमाइंड रहेगा ना। शायद मैं नहीं, फिर आपके घर मैं नहीं आऊंगी, ये मैंने आपको बता दिया। एक नेकी की कीमत पे दूसरी नेकी, मुझे संडे को बताइएगा ये कुछ बातें जो भी है, क्योंकि अभी 2-3 दिन है ना, मैं भूल जाऊंगी, फायदा नहीं होगा जिक्र का ना। अच्छा, संडे को बताइए। अच्छा, जज़ाकअल्लाह खैर। आप लोगों को अल्लाह ताला फहम और फरासत दे। तो ठीक है, क्योंकि आज वक्त मैंने ऊपर ले लिया, इन लोगों का स्केड्यूल जो है वो थोड़ा सा बदल रहा होगा, तो फिर बाकी बातें इंशाल्लाह जो हमारा सेकंड सेशन होगा क्वेश्चन आंसर्स का रिप्ले के बाद जो होता है, टाइम कोई भी लिख दे अगर कोई बात है तो उसमें कर लें, और कमेंट्स वगैरह जो हैं उसको सेव कर लें। सुभान रब्बिक रब्बिल इज़्ज़ति अम्मा यसिफून, वसलामुन अलल मुरसलीन, वल्हम्दुलिल्लाहि रब्बिल आलमीन। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।